भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। नमस्कार, कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको एकल कविता वाचन अलि फरक शैलीले हामी सुरुवात गर्दैछौ। विगत केही सातादेखि उज्यालो 90 नेटवर्कबाट तपाईँले सुनिरहनु भएको एकल कविता वाचनमा कवि आउनुहुन्थ्यो र कविता वाचन गर्नुहुन्थ्यो, तर आज म रहन्छु र कवयित्री भन्दिनँ, म गायिका रहनुहुन्छ जसले कवितालाई गायन गर्दै आउनुभएको छ। आजभोलि चर्चा चलेको चर्को विषय प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। अब नेपालीहरूका लागि विशेष गरी शहरी क्षेत्रमा यो दिवस नौलो रहेन। केही वर्ष पहिले कुनै युवा युवतीको जोडी भेटियो वा दुईबीच प्रेम सम्बन्ध भएको कुरा चाल पाइयो भने सारा समाजको चासो बन्थ्यो। समाजको चासो वात्तै बढ्ने अधिकांश विषयहरू समाजमा अश्लील पनि मानिन्छन्। जस्तो कि कुनै मानिस नाङ्गै बजारमा निस्क्यो भने त्यो अश्लीलता हो, वा कुकुर अथवा जनावर लुगा लगाएर बजारमा देखा पर्यो भने त्यो पनि अश्लीलता हो। त्यति बेला भ्यालेन्टाइन डे पनि सम्भवतः अश्लील थियो नेपाली समाजमा। जब समाजले ती कुरा पचाउँदै सरल बनाउँदै लग्यो तब तिनै कुरा श्लील हुँदै आए। भ्यालेन्टाइन डे अब क्रमशः हाम्रो समाजमा श्लील हुँदै गरेको विषय हो। कम्तीमा कुनै प्रेमी जोडीसँगै बस्दा हामी जङ्गली बनेर क्वारक्वार्ती घुरेर हेर्दैनौँ। सायद यति मात्र पनि निकै सामान्य स्थिति हुनसक्छ नेपालीहरूका लागि प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे। आजको यही प्रणय दिवसको अवसरमा हामी कविताको गायनका प्रस्तुति प्रस्तुत गर्छौँ र हामीसँग हुनुहुन्छ लोचन भट्टराई। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। तपाईँ लामो समयदेखि कवितालाई गायनमा र आफैले त्यसका लागि संगीत कम्पोज गर्ने काम गर्दै आउनुभएको छ। हजुर। कहिलेबाट रस बस्यो तपाईँलाई यसरी कवितामा? खास त मेरै भनाइ त के हो भने कुनै पनि नगाइएका कवितात्मक चिजहरूलाई चाहिँ म कविता नै ठान्दछु। जब तिनमा संगीत भरिएर साजबाज सहित स्वराङ्कन गरिन्छ त्यसपछि म तिनलाई गीत ठान्दछु। मेरो आफ्नो भनाइ चाहिँ यो हो। तर अब कति चाहिँ यो चाहिँ कविता हो यो चाहिँ गीत हो भन्ने मान्यता ममा चाहिँ त्यति लागू हुँदैन। किन लागू हुँदैन भने मैले एकदमै क्लिष्ट कविताहरूलाई पनि गीत बनाएकी छु आफ्नै संगीतमा आफैले गाएर। त्यसकारण मलाई चाहिँ कवितालाई गाउँदाखेरि लय भर्दाखेरि जति मलाई सजिलो भयो सायद मलाई फुटकर अरू ती जुन गीत भनेर लेखिन्छन् म त मेरै शब्दमा त म अझ पनि म गीत भन्दिनँ ती कवितै हुन् भन्छु तिनलाई गाउनुभन्दा मलाई चाहिँ यी गम्भीर प्रकृतिका कविताहरू गाउँदाखेरि जुन किसिमको एक किसिमको आनन्द कस्तो त्यो आनन्द पनि कस्तो भने अन्तरहृदयले प्राप्त गर्ने आनन्द त्यो चाहिँ मैले यी कविताहरूमै पाउँछु। एकल कविता वाचन चाहिँ कविताका ज्ञाताहरूको लागि मात्रै नभएर कविता सिक्दै गरेकाहरूका लागि पनि रहेको कार्यक्रम हो। म आफै पनि कविता त्यस्तो बुझ्ने मान्छे होइन, जसले बुझ्दैन उसले चासो राखिराखी सोच्छ जस्तो लागेर यो कार्यक्रम सुरु गरेका छौँ हामीले। तपाईँलाई मैले भीमदर्शन रोकाको मुक्तकहरू तारा नौदायको आकाश शीर्षकको एल्बम गाउँदादेखिबाट चिन्छु र मन पराउँछु तपाईँको गायनलाई पनि। त्यस यता धेरै सिडीहरू निस्किसकेछन्। हामी गीतहरूमा रमाउँदा रमाउँदै कविताका सिडीहरू चाहिँ हामीले बिर्सदै गयौँ कि अथवा सञ्चार माध्यमहरूले पनि ध्यान दिन पुर्याएनन् कि ध्यान, जस्तो मलाई अहिले लाग्दैछ सिडीको चाङ देखिसकेपछि। अन्तर्ध्वनि नामको एल्बम छ, वियोग नामको एल्बम छ, सावित्री नामको एल्बम छ, प्रतिबिम्ब लगायत थुप्रै एल्बमहरू यहाँ अहिले हाम्रो सामुन्ने छ। तपाईँले सङ्गीत दिनुभएको र स्वर पनि गर्नुभएको, यिनका बारेमा कुरा हामी गर्दै जान्छौँ। एउटा पहिलो कुनै चाहिँ तपाईँको सुमधुर आवाजमा कविताको गायन सुनौँ, त्यसपछि हामी हामी अरू विषयवस्तुमा प्रवेश गर्छौँ। अब यो आजको यो कार्यक्रमलाई चाहिँ कञ्चन पुरासैनी जसको कविता मैले सिडीको रूप दिएँ होइन, आफैले सङ्गीत गरेर जुन एल्बमको नाम हो अन्तर्ध्वनि, त्यसबाट म चार लाइन होइन एक अंश म गाएर सुरुवात गर्न चाहन्छु। सायद उहाँले यो 32-33 सालतिर लेख्नुभएको कविता हो, तर मलाई के लाग्छ भने प्रेम एउटा शाश्वत सत्य अजर अमर भएको हुनाले यही शीर्षकको एउटा कविता जुन रूपमा मैले गाएँ त्यो म यहाँ प्रस्तुत गर्न चाहन्छु। प्रेम गर्ने थलो यो धरा धाम हो, प्रेम गर्ने थलो यो धरा धाम हो, प्रेम संसारमा स्वर्गकै काम हो भेटमा यादमा यादकै स्वादमा प्रेम आनन्द हो प्रेम आराम हो प्रेम आनन्द हो प्रेम आराम हो। मैले प्रेम दिवसको अवसरमा तपाईँको गायन प्रस्तुत गर्न खोजेको थिएँ, तपाईँले प्रेम दिवसकै तयारी नै समेत आउनुभएको रहेछ जस्तो लाग्यो, र सुरुवातमै त्यो सुनाउँदाखेरि साँच्चैकै हामी प्रेम दिवसलाई हाम्रो पूर्वेली शैलीबाट पूर्वेली सभ्यताबाट मिठो गरी मनाउन सक्छौँ कि जस्तो लाग्यो। यो एकदमै सक्छौँ, किनभने मलाई के लाग्छ भने संसारमा प्रेम मात्र एउटा यस्तो शक्तिवान, यसलाई के भन्नु अब यो वस्तु पनि होइन, होइन यो आत्मपरक भएको भएर यो शक्तिवान अनुभूति हो जसले संसार परिवर्तन गर्न सक्छ। तर त्यसलाई अब हामीले कसरी त्यो प्रेमलाई अङ्गीकार गर्छौं त्यसमा भर पर्ने कुरा हो। जस्तो त्यसलाई हामीले उश्रृङ्खल ढंगले प्रदर्शन गर्न चाहन्छौं कि, तर जब हामी उश्रृङ्खलतामा जान्छौं वास्तवमा त्यो प्रेम दिगो हुँदैन फेरि। त्यसकारण यो जस्तो आत्मिक अनुभूति, आत्माले आत्मासँग गरेको प्रेम र शारीरिक प्रेममा अन्तर छ। अहिले हामी देखाउँछौं शरीरको हावभावले धेरैलाई आकर्षित गर्न खोजेको अथवा आकर्षित भएको म त्यो पाउँछु, तर अनन्त कालसम्मका लागि हामीलाई आत्मा नै साक्षी राख्नुपर्ने हुन्छ। किन हामीले जसरी अहिले मैले यो कञ्चनपुरा सैनीलाई सम्झना गर्दै उहाँले अब त्यति पुरानो समयमा लेख्नुभएको प्रेमको एउटा अर्थ, यति गतिलो अर्थ छ यसमा। दुःख संसारको देखियो हेरियो जिन्दगीमा कति चाहना फेरियो थाह यही पाइयो प्रेम नै चाहियो। आखिर मान्छेलाई अनन्त कालसम्म प्रेम बिना मान्छे कहिले पनि बाँच्न सक्दैन। यसरी आत्मीय सम्बन्ध प्रेमसँग गाँसौ भन्ने मेरो आफ्नो चाहिँ चाहना हो। मैले कुराकानीको क्रमलाई एकदमै कम गर्छु आज, तपाईँको गायन नै धेरै सुन्न र सुनाउन चाहन्छु। कुन गाएर सुनाउनुहुन्छ अर्को? यसमा अब मलाई फेरि भीमदर्शन रोका नै फेरि याद दिमागमा असाध्यै छाप छोड्न सफल मलाई पनि महसुस भएको छ त्यो। मलाई जस्तो अब प्रेमकै प्रसङ्गमा होइन, ऋतु बसन्त नआएको भए तिमीले गीत मेरो नगाएको भए, ऋतु बसन्त नआएको भए तिमीले गीत मेरो नगाएको भए, गुराँस यति रातो हुने थिएन तिमी यसरी नसरमाएको भए, ऋतु बसन्त नआएको भए तिमीले गीत मेरो नगाएको भए। तपाईँलाई कवितामा यति रस छ भन्ने कुरा गायकीमा छिरिसकेपछि लाग्यो कि पहिल्यैदेखि कवितालाई माया गर्नुहुन्थ्यो? पहिल्यैदेखि यो मेरो मलाई सम्झना भएको चाहिँ कहिलेदेखि नि कक्षा दुईमा पढ्दादेखि, त्योभन्दा अगाडिको म त्यति धेरै सम्झन्न, कुनै कुरा मात्रै सम्झन्छु। त्यो कक्षामा गुरुले, नेपालीको टिचरले कवि शिरोमणि लेखनाथको कविता, कहिले भीमनिधि तिवारीको कविता, कहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता, उहाँले यस्तो प्रभावकारी ढंगले त्यो छन्दका कविताहरू क्लासमा हामीलाई सुनाउनुहुन्थ्यो कि म रुन्थेँ, कक्षामै रुन्थेँ म। हुन त त्यो एउटा बाल मनस्थितिले कुन गहिराई बुझ्थ्यो मलाई त्यो अनुमान छैन, तर रुन्थे म, संवेदना महसुस हुन्थ्यो, त्यो एकदमै महसुस हुन्थ्यो। हुन त सायद टिचरको त्यो एउटा प्रभावकारी एउटा क्षमताले पनि होला, होइन सबै टिचरमा त्यो क्षमता नहुन पनि सक्छ, त मलाई त्यस्तो हुन्थ्यो। त्यसकारण कवितालाई चाहिँ म हत्तपत्त कहीँ अब कविता लेखेको शीर्षक कहीँ पाएँ भने म पढी नै हाल्थेँ क्या, कुनै त्यो पेपरमा होस् अथवा केहीमा होस्। त्यो चाहिँ केटाकेटीदेखिको नै स्वभाव हो, अहिले पछि आएको स्वभाव होइन। तर पछि आएर जब हाम्रो गीतहरूमा ह्रस्व दीर्घ बिग्रिन थाल्यो नि, गीत बनाएर गाउने अनि ह्रस्व दीर्घै छैन, उच्चारणै गलत छ, यो त अमेरिका जब एकदमै हाबी भएर आयो नि यो आइसकेपछि चाहिँ मलाई ज्यादै चित्त दुख्न थाल्यो त्यो भएर नै मैले यो कविता गायनलाई अघि बढाएको सही सदुपयोग हुन पाउने भयो पाउने भयो हो हो जस्तो अहिले यो ऋतु वसन्त नआएको यो त मुक्तक मात्रै हो अब जस्तो ऋतु वसन्त नआएको भए छोटो छ होइन तिमीले गीत मेरो नगाएको भए लामो छ फेरि यो किन मुक्तक हो यो अब त्यो मुक्तकलाई पनि तर मैले तालमा बाँध्न सकेँ किनभने ह्रस्व दीर्घको सहारा लिएर ह्रस्व दीर्घ यस्तो सङ्गीतलाई साथ दिने यी के अरे व्याकरणका नियमहरू हुन् कि ह्रस्वलाई तपाईँले जस्तो एक मात्रा लिनुभयो भने दीर्घलाई दुई लिन मिल्यो ह्रस्वलाई तपाईँले आधा लिनुभयो भने दीर्घलाई एक गन्न मिल्यो गर्दाखेरि के हुन्छ भने हाम्रो गायकी भर्न र तालमा बाँध्न ह्रस्व दीर्घले नै हामीलाई हेल्प गर्ने हो सहयोग गर्ने हो तर यहाँ के छ भने हाम्रो तालभित्र हामी अक्षरहरूलाई खाँदिदिन्छौँ हाम्रो शब्दलाई खाँदिदिन्छौँ कि सङ्गीत गर्दा त्यो काव्य चेतना हुन्थ्यो भने त्यस्तो हुँदैन थियो काव्य चेतना हुन्थ्यो भने त्यस्तो हुँदैन थियो हो सही कुरा हो तपाईँले भन्नुभयो एकदम सही कुरा सङ्गीतलाई हामीले एकदमै अदमरो तरिकाले प्रयोग गर्यौँ यसमा चाहिँ काव्य चेतना थियो भने चाहिँ हामीले बुझेर यसलाई रसमा प्रयोग गर्न यसो गर्यौँ हामीले ताललाई तालभित्र ती सम्पूर्ण अक्षरहरूलाई जबरजस्ती खाँदिन बाध्य गरायौँ तर हामी जानुपर्ने कसरी थियो भने भाषा सँगसँगै भाषाको पछि पछि ताल हिँड्नु पर्थ्यो के भाषाको पछि पछि ताल हिँड्नु पर्थ्यो शब्दको पछि पछि हामीले के गर्दियौँ भने ताल पहिला एउटा इङ्गित गऱ्यौँ होइन तयार गऱ्यौँ त्यसभित्र हामी सबै खाँदिदियौँ कि गर्दाखेरि के हो भने कहाँ हो ह्रस्व कहाँ हो दीर्घ कहाँ हो छिटो लिनुपर्ने कहाँ ढिलो लिनुपर्ने हामी त्यो सबै बर्बादै गऱ्यौँ मलाई यो कुराकानी जारी राख्दै फेरि पनि भीमदर्शन रोकाकी अर्को कुनै मुक्तक सुन्नु मन छ सुनाउनुहुन्छ अब यो आज मलाई त्यो के लाग्छ भने अब हेर्नुहोस् प्रेम भन्ने कुरा कस्तो हो भने प्रेम चाहिँ अघि नै मैले भनिहालेँ भेटमा यादमा यादकै स्वादमा यादको स्वादमा मात्रै पनि प्रेम हुन्छ यादमा पनि प्रेम हुन्छ सम्झनामा पनि मान्छेले प्रेम गरेकै हुन्छ होइन त्यस कारण मलाई अहिले भीमदर्शनको मलाई एउटा त्यो मलाई साह्रै मनपर्ने को आउँछ मेरो गीत खोस्न ऊ त एक्लै छ तर उसँग प्रेम छ उसको प्रेमिका छ अथवा उसको प्रेमी छ को आउँछ मेरो गीत खोस्न एक्लै सफरमा मेरो मित खोस्न को आउँछ मेरो गीत खोस्न एक्लै सफरमा मेरो मित खोस्न टपिसकेको छु सीमा नै मैले टपिसकेको छु सीमा नै मैले को आउँछ मेरो जीत खोस्न को आउँछ मेरो गीत खोस्न किनकि उसँग उसको प्रेम छ सँगै यो हामीले हिन्दी उर्दूमा सुन्ने सुफीहरूको सङ्गीतसँग चाहिँ सुफी सङ्गीतलाई चाहिँ यससँग तुलना गर्न सक्छौँ कि यो उस्तै उस्तै धारको हुन सक्छ यो यस्तो लाग्छ मलाई म चाहिँ म यो जस्तो हाम्रो मुलुक स्वतन्त्र हो सार्वभौम हो त्यसकारण म चाहन्छु कि हाम्रा देशका जति पनि उत्कृष्ट सङ्गीत रचनाहरू छन् यी कसैसँग मिल्नु हुँदैन मेरो आफ्नो तर्क र यी कुनैसँग दाजिनु पनि हुँदैन सुन्दाखेरि लाग्नुपर्छ यो नेपाली गीत हो यो नेपाली नै कहिले नसुनेको थाहा नभएको मान्छेले पनि यो एकदम पृथक छ यो कहाँको हो भनेर उसले प्रश्न गरोस् म त्यो चाहन्छु त्यसकारण मैले यो भीमदर्शन रोकाको काम गरिसकेपछि धेरै मीडियाले गजल भनेर पनि बजाइदिनु हो मलाई त्यो दिन धेरै दुःख पनि लाग्यो किन यी कुनै पनि गजल होइनन् यी सबै मुक्तक हुन् तर के हो भने गाउँदाखेरि शब्दले जुन लयकारी खोज्छ शब्दको भाव जे छ म त्यतै जाने हो अब शब्दको भाव चाहिँ एकदम भनौँ न गहिरिएर होइन गहिराईमा जान खोज्छ भने मैले सतहमा शब्दको भाव नबुझिकन सङ्गीत गरेँ भने त्यो गीत वास्तवमा गीतै बन्दैन त्यसकारण शब्दले जुन एउटा उचाइ बोकेको छ तौल बोकेको छ त्यही किसिमसँग मेरो लयकारी जान्नुपर्छ भनेर भन्ने मेरो मान्यता हो। त्यस कारण मलाई के लाग्छ भने जस्तो यसमा एक्लै एक्लै उदास उदास छु म, घाम डुबी तारा नउदाएको आकाश हुँ म, होइन। अब यो गाउँदाखेरि थुप्रैले यो अब एउटा गजल सुन्नुहोस् भनेर पनि बजाइदिनु भयो, मैले यो गजल होइन, मुक्तक हुन् यी सबै। तर के हुन्छ भने गायकी चाहिँ अब गायकी कसरी जन्मिन्छ भन्दा यो कुनै पनि संगीतकारले आफै जन्माउने होइन। म नेपालमा के भन्छु भने कति ठाउँमा यो डिबेट पनि भइसकेको कुरा हो, वास्तवमा सर्वशक्तिमान चाहिँ काव्य नै हो। काव्य सशक्त छैन भने त्यसको संगीत पनि फितलो हुन्छ, त्यसको गायकी पनि फितलो हुन्छ। त्यसकारण काव्यमा सशक्तता छ भने त्यो जबरजस्ती त्यो संगीतकार त्यहाँभित्र गहिरिनै पर्छ र त्यो गीतलाई गाउने कलाकार पनि गहिरिएरै गाउनुपर्छ। त्यसकारण काव्य शक्तिमान हो। र म के भन्छु भने तपाईँले अघि सुफीको जुन कुरा हुनु, उनीहरूले सुफीभित्र एउटा एकदमै आत्मा खोजेको छ कि। म के चाहन्छु भने आत्मपरक गायन नै वास्तवमा उनीहरूले सुफी भन्छन् भने म के भन्छु भने नेपालमा हाम्रो यी सबै यी भीमदर्शनका चिजहरू भए होइन, पछि अहिले हामी अरू अरू पनि गाउँछौँ होइन, माने यी सबै चिजहरू के हुन् भने यी आत्मपरक गायकीहरू हुन्। अब म चाहिँ के भन्छु नि यिनलाई आत्मपरक गीत भन्न मन पराउँछु नेपाली भाषामा र नेपालीपनमा म यिनलाई यिनीहरू रमाउनुपर्छ भन्ने मेरो चाहना छ। अर्को कुनै सुनाउन तयार हुनुहुन्छ? अर्को अब मलाई लागेको होइन, अब मैले अब गौरी शोक काव्य पनि मैले गरेँ होइन, ती पनि अब त्यो पनि छन्दमय छ। म विशेषतः मैले यो कविता गायनको शास्त्रीय छन्दलाई मैले धेरै नै माया गरेर अघि बढाउँ भन्ने मेरो आफ्नो चाहना छ। र अर्को मैले अब महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल पनि मैले केही अंशहरू तिनलाई पनि मैले संगीतबद्ध गरेकी छु, तिनलाई पनि मैले रेकर्ड गराउने मेरो चाहना भएको हुनाले, र फुटकर कविताहरू त मैले धेरै नै गरिसकेँ। यसमा मलाई आज अलिकति अब यो शाकुन्तल महाकाव्यको चाहिँ यो महाकाव्य पूर्ण रूपमा विभिन्न शास्त्रीय छन्दमा लेखिएको छ र यसमा संस्कृतका शब्दहरू बढी प्रयोग छन् जुन चाहिँ सायदै कसैले लेख्ला त्यस्तो लाग्छ मलाई होइन। त्यस कारण नेपालको यो एउटा यस्तो कृति हो यो शाकुन्तल चाहिँ, यो महाकाव्य एउटा यस्तो हो कि अब यदि हामीलाई तपाईँ हामीलाई कुनै रचना गर्नु पर्यो भने हामीलाई मिठा शब्दहरू प्रयोग गरेर बाणीमै पनि हामीले प्रयोग गर्नु पर्यो भने सायद शाकुन्तल पढिरह्यो भने हामीलाई धेरै सहयोग हुन्छ भन्ने मलाई लाग्छ। बडा रमाइलो कुरा सुनाउनु भयो। हामीले आफ्नो आवाजमा मिठास ल्याउनु छ भने, लवजहरूलाई मिठो बनाउनु छ भने यो पढ्दा पक्कै अभ्यस्त हुँदै जान्छ भन्ने तपाईँको पक्कै पक्कै, किनभने यसमा यो के रहेछ भने हुन त म त्यो गर्न सकिरहेकी छैन होइन, म धेरै पढ्छु पढ्न चाहिँ, तर मैले आफूलाई म सम्मोहित हुँदा हुँदै पनि मैले आफूलाई त्यसमा ढाल्न चाहिँ सकेकी छैन होइन। तर मलाई के लाग्छ भने यो काव्यले नै हो हामीलाई सभ्य सभ्यता मृदुभाषी बनाउने नै काव्यले नै हो भन्ने कुरामा म विश्वास गर्छु। यसमा एउटा उ छ होइन, यो म तृतीय सर्गको अलिकति केही अंश मात्रै म गाउँछु। यसमा के छ भने मेनका आगमन हुँदाको छ कि, यो जस्तो अब यसमा एउटा अब यो मैले विशेषतः प्रेमलाई नै फोकस गरिरहेकी छु आज। अब यसमा यति राम्रो यो घडीलाई होइन, घडी भनेको मतलब समयलाई, महाकविले समयलाई यति राम्रोसँग उजागर गरिदिनु भएको छ, म यसमा गाएरै सुनाउँछु होइन, कुरा किन धेरै गरौँ। सुन बादल भो सुन सूर्य भए, सुन है यो चाहिँ एकदम पहेँलो। सुन बादल भो सुन सूर्य भए, सुर द्वार खुल्यो सुनको नभमा, सुनको भव भो सुनको जलले, सुन तार बजाउँछ कल कलले। तोटक छन्द हो यो। सुनको छ सिँढी सुर मार्ग सरी, अलि लाल गुलाब छरी हँसिलो, झलमल समु ज्वल कान्ति तिर दिन हेर्छ सुवर्णपुरी शिखर अवधि व्यहिरन्मयको पहरा दिन पुग्दछ स्वर्ग उडी सहजै सुन पंखली सुनको चिडिया मन देख्दछ क्या सुनको सहर सपना दिउँसै सब चछु अघि सुन बाट सुगन्ध समान खुल्यो अब शीतल शान्त समीरणले मन लाग्दछ सुन्दर मन्दिरमा मन लाग्दछ सुन्दर मन्दिरमा हेर्नुहोस् त रोमान्स तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा हामी गायिका लोचन भट्टराईले कविता गाएर सुनाइरहनु भएको छ केही बेरमा फेरि आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचन हामी अलि फरक शैलीबाट प्रस्तुत गरिरहेका छौँ अरू श्रृङ्खलाहरूमा एकल कविता सुनाउँथ्यौँ एकजना कविका र उहाँहरूले वाचन गर्नुहुन्थ्यो आज हामी गायिका लोचन भट्टराईसँग छौँ मैले गायिका मात्र नभनेर कवयित्री नै भनौँ भनौँ भइरहेको छ कविता लेख्नुहुन्छ कि लेख्नुहुन्न चाहिँ थाहा छैन यस्तो हुँदो रहेछ भाइ है मैले नलेखेको चाहिँ होइन होइन अलिकति 13-14 वर्षको उमेरमा पनि लेख्थेँ विशेषतः म मुक्तक नै लेख्थेँ नयाँ सन्देश भन्ने पहिला एउटा पत्रिका थियो सम्भवतः मलाई लाग्छ यो साप्ताहिक पत्रिका त्यो मात्रै थियो एकताका त्यसको के पाण्डे सम्पादक हुनुहुन्थ्यो होइन नाम मैले झट्ट बिर्सेँ उहाँ पछि मन्त्री पनि हुनुभएको थियो म चाहिँ त्यो नयाँ सन्देशमा मुक्तकहरू छापिन्थे अनि म पनि मुक्तक पोस्ट गरेर पठाउँथेँ धरानबाट होइन अनि मेरो मुक्तकहरू धेरै छापिएको थियो तर दुर्भाग्य ती कुनै पनि पत्रिका अहिले मसँग छैनन् होइन तर त्यसरी मेरो तपाईँ जस लेखनीमा पनि अलिअलि आउनु भएको रहेछ स्थापित नभइकन फेरि गायनपट्टि जानुभयो यसरी बुझौँ त्यसरी नै बुझ्दा हुन्छ गीत पनि मैले कम्पोज गरेँ होइन 13-14 उमेरमा मैले दुइटा गीत बनाएकी पनि थिएँ आफैले आफ्नै शब्द आफ्नै सङ्गीत होइन तर ती रेकर्ड भएनन् अब अहिले रेकर्ड गर्न पनि इच्छा लाग्दैन किनभने त्यो एउटा ऊभन्दा के अरे गन्तव्यभन्दा म धेरै नै अघि आइसकेकी छु होइन त्यो भएर अहिले रेकर्ड गर्ने चाहिँ इच्छा छैन तर पनि रेकर्ड गरे पनि खासै त्यस्तो नै हुँदैन एउटा नेपाली समाजमा महिलाले भोग्नु परेको पीडाको बारेमा नै मैले बनाएकी थिएँ त्यो अहिले रेकर्ड गर्दा पनि हुन्छ उसो त तपाईँलाई थकाइ पनि लाग्ला हामीले गाइरहन लाउँदाखेरि तर हामीलाई सुनिरहने चाहिँ लागिरहँदो रहेछ त्यस्तो हुँदैन वास्तवमा म त आफू अब गायनकै लाइनको भएर मलाई गायनमा नै कहिले झिन्झो लाग्दैन झिन्झो लाग्यो भने मैले पहिले छोडिसक्थेँ होला अर्को कुन सुनाउनुहुन्छ अब हामीलाई मलाई आज यो कविताको कुरामा कवि शिरोमणि लेखनाथलाई हामी यदि बिर्सन्छौँ भने हाम्रो नेपाली भाषा अहिले जुन परिष्कृत रूपमा हामी अहिले तपाईँ हामी जति पनि कुरा गरिरहेका छौँ हामी जति पनि काव्य पढ्छौँ यो सबैमा यति मिठासपूर्ण नेपाली भाषालाई चाहिँ सुसज्जित गर्ने काममा कवि शिरोमणि लेखनाथ पौडेलको ज्यादै ठुलो महत्त्व छ होइन उहाँले ज्यादै ठुलो योगदान पुर्याउनु भएको छ उहाँको अब मैले एउटा मलाई मनपर्ने चिजहरू धेरै छन् उहाँको मैले तरुण तपस्वी पनि अहिले सङ्गीत गरिरहेकी छु त्यो पनि शिखरिणी छन्दमा मात्रै छ होइन आज हामी अलिकति रमाइलै वातावरणमा बसौँ नै भन्ने इच्छा भए भएर म एउटा यो लेखनाथ सम्झिँदाखेरि चाहिँ नैतिक दृष्टान्तबाट हामी टाढा रहन सक्दैनौँ. मलाई जहाँसम्म लाग्छ लेखनाथले हामीलाई नैतिकवान बनाउनका लागि काव्य रचनाहरू धेरै दिनुभएको छ. त्यसकै आज हामी केही म केही लाइन पनि गाउँ जस्तो लाग्यो होइन. जस्तो त्यसमा अब यो नैतिक दृष्टान्तकै म गुनगुनाउँछु. बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित, को गर्दछ ठुलो व्यक्ति मर्यादा स्थिति लङ्घन, बसेको छ महासिन्धु सीमाबद्ध बनिकन. हामीले आफ्नो औकात आफ्नो क्षमता अनुसार हामीले आफूलाई ग्रहण गर्नुपर्छ भन्ने नैतिक दृष्टान्त छ यो कवितामा. अहिले मान्छेहरूको होड देख्छु म पनि, त के कम म पनि ठुलो, त के कम म पनि एउटा, यो त्यो होइन. सबैको आफ्नो आफ्नो विशेषता छ र ऊ आफ्नो आफ्नो स्थानमा छ. कोही कसैको उचाइ बराबर हुन सक्दैन. बसेको छ महासिन्धु सीमाबद्ध बनिकन. सबै पहाडहरू एउटै हाइटका छन् छैनन्, सबै हिमालहरू एउटै हाइटका छन् छैनन् होइन. त्यस कारण हामी मान्छेको क्षमता पनि सबैको सबैको हाराहारी हुन सक्दैन. त्यस कारण हामीले आफूलाई स्वीकार्न जान्नुपर्छ र आफ्नो हैसियतमा आफू रमाउन जान्नुपर्छ भने यस्तो किसिमको नैतिकवान कविताहरूले बल्ल हामीलाई समाजमा सहिष्णुता कायम गर्नलाई सिकाउँछ होइन. अहिले हामी देख्छौँ होइन हाम्रो राजनीतिमा हेर्नुहोस् त कति दुःख लाग्छ. अघिल्लो पुस्ताले चाहिँ यस्तो खालको कविताहरू अथवा यस्तो किसिमको नैतिक शिक्षा दिने किसिमका चाहिँ नि ग्रन्थहरूलाई बढी अध्ययन गरेको पाइयो. पछिल्लो पुस्तामा चाहिँ यो अलिक कम हुँदै गएको हो. यस्तो यस्तो हुन त अब समय त अघि बढिरहन्छ होइन. तर के भयो भने यहाँ लेखनाथ के कम, त्यो लेखनाथले लेखेको भन्दा बढी मैले लेखेको छु भनेर हकदाबी गर्ने त्यो किसिमको होडबाजी बढेर आयो के, अहम्बात हावी भयो. तर के हुन्छ भने कुनै पनि युगमा सर्वमान्य व्यक्तिहरू कोही कोही मात्रै जन्मिने हो. यो शाश्वत सत्यलाई जुनसुकै नागरिकले पनि अङ्गीकार गर्नुपर्छ, स्वीकार्नुपर्छ संसारभरि नै. तपाईँ हेर्नुहोस् लेखनाथको पिरियडमा लेखनाथको जस्तो यो नेपाली भाषामा फुलबुट्टा भरेर सुन्दर बनाउने काम महाकविको पनि छैन. आज म तपाईँको यो मिडियाबाट बोल्दैछु. लक्ष्मीप्रसाद देवकोटा महाकविको पनि फुलजडी छैन, तर फुलजडी भरेर बुट्टा बनाएर एकदम कालीगरी पूर्ण बनाउने काम चाहिँ लेखनाथको छ के. त्यस कारण हामी त्यसै भएर त त्यो बेलाका सर्जकहरूले त्यो बेलाको नेपाली समाजले उहाँलाई कवि शिरोमणि, कविहरूको पनि शिरको मणि होइन, उहाँलाई त्यसै भने होइन नि. तर त्यस्तै महाकविलाई महाकवि, उहाँले यति लेखिदिनुभयो यस्ता किसिमका छोटो समयमा यति लेखिदिनुभयो कि उहाँ त महाकवि हुनुभयो. त्यस कारण यो त्यो समयमा सबैलाई तौलने क्षमता पनि समाजको रहेछ होइन. तर अहिले के आयो भने समाजमा तौलने क्षमताको पनि कमी भएको हो कि खालि म होडबाजी देख्छु, यस्तो खालको होडबाजी देख्छु कि ती चिजहरू बग्दा बग्दै बग्दा बग्दै बग्दै ती किनारा लागिसकेका हुन्छन्, समुद्रमा मिल्न भ्याउँदैन. लक्ष्य छोटो खालको भयो. तपाईँले धेरै जसो कविहरूको कवितालाई गाउनु भएको छ. मैले सिद्धिचरण श्रेष्ठको पनि सुनेको छु जस्तो लाग्छ तपाईँकै आवाजमा. मलाई सम्झना भयो, सुनाउन मिल्छ अहिले. अब आज ल प्रेम दिवसमा सम्झौँ, कुनै प्रेमीले आफ्नो प्रेमिका सम्झँदैछ अथवा प्रेमिकाले प्रेमी सम्झँदैछ. मलाई यो कविता उहाँले कति सालमा भने 5 सालमा लेख्नुभएको कविता रहेछ होइन. त्यो कविता मलाई कस्तो एकदम मलाई साह्रै मन परेको. आधी एक उठाई हरियो आस सुकाई, आधी एक उठाई हरियो आस सुकाए सपना चूर्ण तुल्याई कटु मै विपना पारे ओ गई अब दूर ओ गई दूर ओ गई अब दूर ओ गई दूर। तपाईले आफ्नो गायनमा छनोट गर्दाखेरि चाहिँ विरहका कविता अथवा संयोगका कविता भनेर ब्यालेन्स गर्ने गरी छान्नु भएको छ? त्यस्तो छैन, कविताको क्लिष्टता मात्रै जाँचेको हो, जुन आफूलाई एकदम क्लिष्ट लाग्छ होइन, र मलाई के लाग्छ भने भोलि गएर जो कोही क्लिष्ट चाहिँ गाउँ जस्तो लाग्छ, क्लिष्ट चाहिँ गाउँ जस्तो लाग्छ, जस्तो यसलाई बुझाउन सकिन्छ गायनबाट जस्तो लाग्छ, बुझाउन सकिन्छ भन्दा फेरि पनि समाज परिवर्तनशील छ होइन, अनि यो जसरी मलाई कुनै समयमा कसैको काव्यले मलाई प्रभाव पारेको थियो भने भोलि गएर फेरि एउटा समय दोहोरिएर आउँछ कि त्यो समयमा के थिए खास चिजहरू चाहिँ र के सिकाउने हाम्रा नानीहरूलाई कुन चिज के थियो भनेर कसरी बुझाउने हाम्रा भावी पिँढीलाई भन्ने समय आउँदा त्यति बेला यस्ता चिजहरू निकाल्दाखेरि ओहो यो यति उच्चकोटिको रहेछ यो पनि उच्च माने त्यो त्यो किसिमको सबैलाई प्राप्त गर्न सकुन् सबैले र त्यसको स्वाद लिन सकुन् भन्नको लागि पनि म बढी चाहिँ क्लिष्टतालाई नै ख्याल गर्छु। त्यसो त तपाईँले आज प्रेम दिवसलाई नै लक्षित गरेर मुख्य मुख्य प्रेम मिल कविताहरू नै सुनाउने रहर गरिरहनु भएको छ, हुँदा हुँदै पनि मलाई पनि मुखमा झुन्डिरहने र अरू सुन्नेहरूले पनि झुन्डिरहनुहुन्छ कि जस्तो लाग्छ। अघि एकछिन अगाडि प्रसङ्ग पनि निकाल्नु भएको थियो, एक्लै एक्लै उदास उदास मन दुखेका मान्छेलाई पनि त मलमकै काम गर्छ। अब यसमा हेर्नुहोस् न, अब त्यो नदी किनारमा होइन त्यति बेला पनि उसले यादमा आफ्नो प्रेम पाएकै छ होइन, एक्लै एक्लै उदास उदास छु म, एक्लै एक्लै उदास उदास छु म, घाम डुबी आकाश हूँ मैं, हिजो जहाँ आई बसे थिन तिनी तेही उजड़ी सके को बास हूँ मैं, एकलै एकलै उदास उदास छु म। छन्द सिक्नुपर्छ यस्तोमा कम्पोज गर्नलाई, छन्द जान्नु जरुरी छ, छन्द नितान्त जरुरी छ। छन्द के हो भने बोल्नलाई पनि काम लाग्छ, लेख्नलाई पनि शुद्धता कायम गरिदिन्छ त्यसले, गायनलाई त झनै महत्वपूर्ण। छन्द जसले जानेको छ, जस्तो यो एक्लै एक्लै उदास उदास छु म, यो त छन्दको होइन नि, एउटा मुक्तक मात्रै हो, तर छन्दका व्याकरणका नियमहरू जानेपछि शुद्ध उच्चारण गर्न पाइयो। अब एक्लै होइन ए क लै, अब मैले लैमा किन ताने, मैले लैमा बढी जोड किन दिएँ, दीर्घलाई मैले बढी जोड दिएँ होइन, भने यसरी हामीले लेख्न गाउन र बोल्नका लागि चाहिँ मलाई जहाँसम्म लाग्छ छन्द बिना नै धेरै कुराहरू बिग्रेको जस्तो लाग्छ अहिले। अहिलेका संगीतकारहरू चाहिँ यस्तो काव्यमा लागेको तपाईँभन्दा बाहेक अरू तपाईँका सहपाठी अथवा पछिल्ला कनिष्ठ तपाईँभन्दा पछिल्ला पुस्ताहरूमा कोही हुनुहुन्छ तपाईँलाई जानकारी छ? संगीतमै चाहिँ मलाई त्यति थाहा भएन होइन, काव्य गायनमा त धेरै नै हुनुहुन्छ, कवि कवि कवयित्रीहरू नै धेरै राम्रो राम्रो गाउनुहुन्छ होइन, उहाँले आफ्नो वाचनको क्रममा नै लय हालेर गर्नुहुन्छ, त्यो त मैले पाएकी छु। तर सङ्गीतमा नै चाहिँ मलाई भन्न गाह्रो छ, मैले थाहा नपाएको पनि हुनसक्छ, मैले पनि जानकारी नपाएको भएर तपाईँको सहपाठीहरू अथवा तपाईँसँग सङ्गत गर्नेहरू कोही हुनुहुन्छ कि भन्ने हिसाबले अहिले सोधेको हुँ। उसै भए त कविताका कार्यक्रमहरूमा पनि तपाईँ उपस्थित भइरहनुहुन्छ होला, आउने जाने क्रम कविहरूसँग संसर्ग सम्पर्क भइरहन्छ भइरहन्छ। म प्रायः जसो यो कविता सङ्ग्रह विमोचनमा प्रायः जसोले मलाई एउटा एउटा गाउन नै लगाउनुहुन्छ त्यहाँ आफ्नो लयमा, होइन मेरो आफ्नै लयमा म त्यहाँ प्रस्तुत पनि गरिदिन्छु। आजको कार्यक्रमको अन्त्य अन्त्यतिर आइसक्दा पनि अझै धेरै लोचन भट्टराईका आवाजहरू चाहिँ सुनाउनै नपुगेको जस्तो मलाई महसुस भयो। मैले आजको यो प्रेम दिवस विशेषको कार्यक्रम चाहिँ लगभग अन्त्यमा छौँ र अर्को एक दिन फेरि एकल कविता वाचनमा तपाईँलाई दुःख दिने भएँ। जाँदा जाँदा एउटा कुनै मिठो सुनाएर जानु पऱ्यो भने कुन सुनाउनुहुन्छ? म यो सम्झिनुहोस् धेरै पुरानो प्रेम होइन तर धेरै वर्षको अन्तरालपछि भेटघाट भयो र त्यो भेटले एउटा कविता जन्मायो। यो कञ्चन पुडासैनीले नै लेख्नुभएको हो, यो मेरो अन्तर्ध्वनि एल्बममै छ, म यसैलाई गाउन चाहन्छु। तिमीलाई देखेपछि थाहा पाए तिमीलाई खोजी रहे कि रही छु, तिमीलाई देखे पछि थाहा पाए तिमीलाई खोजी रहे कि रही छु, कता के हराए कता के हराए भनी पीर मान्थे बिछोडै त मैले सहे कि रही छु। हजुर, हाम्रो कार्यक्रममा आउनुभयो, आफ्नो समय दिनुभयो, आजको लागि हार्दिक धन्यवाद र अर्को एउटा श्रृङ्खला कुनै दिन म फेरि दुःख दिन्छु। हस् धन्यवाद। कार्यक्रम एकल कविताको करिब करिब अन्त्यतिर आइपुगेका छौँ हामी। सदाझैँ एकजना कविलाई लिएर आएर कविता वाचन गराउने कार्यक्रम आज रहेन। प्रेम दिवस विशेष हामीले गायिका लोचन भट्टराईलाई कविता गायनका लागि आज निम्ता गऱ्यौँ र आज फरक किसिमको कार्यक्रम प्रस्तुत गऱ्यौँ। अब बिस्तारै जाडोका दिनहरू पलायन हुँदैछन्, न्यानो मौसम आउँदैछ, बिरुवाहरूले नयाँ पालो हाल्ने समय आउँदैछ। यसलाई कविहरू सायद ऋतुकाल भन्छन्। यही समय हो जहाँ एउटी प्रेमिका बिरहले छटपटाउँछ आफ्नो प्रेमीको दर्शन गर्न। सायद त्यति नै बेला होला कोइली पनि गाउन थाल्छ। यो सुमधुर समयको प्रेम सधैँका लागि सुमधुर रहोस्। आजको भ्यालेन्टाइन डे मात्र होइन, सधैँ सबैलाई प्रेम दिवसको शुभकामना। प्रत्येक कुमार अनि कुमारीका लागि, युवती अनि युवाका लागि, प्रत्येक रति र कामदेवका लागि, प्रत्येक क्युपिडका लागि प्रेमको दियो कहिले ननिभाउनु, दियोमा प्राण हुन्छ यसलाई जगाइरहनु भन्ने सन्देशका साथ आजको प्रणय दिवस विशेष एकल कविता वाचनबाट गायिका लोचन भट्टराईसँगै म प्रस्तुता अच्युत घिमिरे र प्राविधिक साथी सशेन्द्र गौतम पनि बिदा माग्छौ। शुभरात्रि। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।